नेपाली हामी नेपाल हाम्रो धरती जगत घुमितरा छातीमा हाम्रो नेपाली रगत छत्तिस वर्ण चार जातको फुलबारी नेपाल डाँफेर मुनाल हिमालय पहाड गर्दछन् स्वागत साहित्य जीवनका लागि खुसीका लागि र मनका लागि यो सबै सम्भव छ मात्र रेडियो देवदह 106.6 MHz कार्यक्रम मुक्तक सरोवर सुन्न नभुल्नुहोला साताको दुई बार बुधबार र शुक्रबार रात्रिकालीन प्रहरमा बिबिसीको समाचार पछाडि कतै कतै मायामा हारेको कुरा छ कतै कतै मायामा हारेको कुरा छ कसै कसैले एकहोरो पारेको कुरा छ कतै कतै मायामा हारेको कुरा छ अचम्म छ अचम्म छ सुन्दा बुझ्दा पनि यो माया अचम्म छ सुन्दा बुझ्दा पनि यो माया डर लाग्छ कतै त मारेको कुरा छ डर लाग्छ कतै त मारेको कुरा छ कतै कतै मायामा हारेको कुरा छ नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्तक सर्भरको पर्खाइमा रहनुभएका सम्पूर्ण तपाईँ मुक्तकिला मनलाई सदा जस्तै आज पनि आवाजबाट उपस्थित भइसकेको छु म युवराज लामिछाने त्यस्तै गरी प्राविधिकबाट हुनुहुन्छ हर्जुनजी भर्खरै मात्र सामुदायिक रेडियो रेडियो देवदह 106.6 MHz मार्फत सुरु हुँदैछ कार्यक्रम मुक्तक सर्भर अर्थात् आजको बुधबारी श्रृङ्खलामा तपाईँहरूकै मुक्तक लिएर उपस्थित भइसकेका छौँ कर्मशः तपाईँहरूका मुक्तकमा नै हामी आवाज भर्नेछौँ र जानकारी गराउन चाहन्छु शुक्रबारी श्रृङ्खलामा तपाईँहरूकै मुखार बिन्दुबाट मुक्तक सुन्छौँ भने आजको यस बुधबारी श्रृङ्खलामा तपाईँहरूकै मुक्तक मेरो मुखार बिन्दुबाट तपाईँहरूलाई वाचन गरेर सुनाउने गर्दछौँ धेरैभन्दा धेरै साथीहरूको मुक्तक छ आज पनि हामीसँग अब भने ढिला नगरी कार्यक्रममा मुक्तकतर्फ नै लाग्न मन लाग्यो मलाई यहाँनिर पहिलो मुक्तक मैले वाचन गर्न चाहेँ आज परजित कुँवर हुनुहुन्छ, स्याङ्जाका मित्र हुनुहुन्छ, थुम पोखरा आड स्याङ्जाका मित्र, हामीलाई टाढाबाट स्याङ्जाबाट मुक्त पठाउनु भएको छ हाम्रो फेसबुक पेजमा परजित कुँवरजीले। अबको क्रममा उठान गर्न चाहन्छु परजित कुँवरको यो मुक्तक। सालै पिच्छे आउँछ दसैँ तिहार, सालै पिच्छे आउँछ दसैँ तिहार, गाउँघरमा छाउँछ दसैँ तिहार, सालै पिच्छे आउँछ दसैँ तिहार। रङ्गमञ्चको मझेरीमा नाच्छन् सबैजना, रङ्गमञ्चको मझेरीमा नाच्छन् सबैजना, परदेशीलाई रुवाउँछ दसैँ तिहार, सालै पिच्छे आउँछ दसैँ तिहार, गाउँघरमा छाउँछ दसैँ तिहार, परदेशीलाई रुवाउँछ दसैँ तिहार। धन्यवाद दिन चाहन्छु परजित कुँवरजीलाई यो मिठो साथको लागि। पक्का पनि मुक्तकमा भने जस्तै सालै पिच्छे आउँछ दसैँ तिहार, अनि त्यस्तै गरी धेरैभन्दा धेरै टाढा हुनुभएका नेपाली दाजुभाइहरूलाई आफ्नो घर परिवार अनि छिमेकीको सम्झनामा प्रत्येक वर्ष रुवाउँछ यो दसैँ तिहारले। वास्तवमै मुक्तकले जे भन्दैछ त्यही नै वास्तविकता पनि त्यही रहेको कुरा म स्पष्ट गराउन चाहेँ यहाँहरूलाई। अबको क्रममा हर्को मुक्त ग्रहण गर्न चाहन्छु। भरत पाण्डे हुनुहुन्छ हामीलाई केरावनी साथ भवानीपुर रूपन्देहीका मित्र, हाल मस्कट ओमनबाट मुक्तक पठाउनु भएको छ कार्यक्रमको निम्ति भनेर। अबको क्रममा जोड्न चाहन्छु भरत पाण्डेजीको यो मुक्तक। हेर्दा हेर्दै फुल त झरिसकेछ, हेर्दा हेर्दै फुल त झरिसकेछ, डालीलाई फुलको माया मरिसकेछ, हेर्दा हेर्दै फुल त झरिसकेछ, नयाँ रङ्ग फेर्न नयाँ रङ्ग फेर्ने रहर हुँदो हो, नयाँ रङ्ग फेर्ने रहर हुँदो हो, अर्को फुलको तयारी गरिसकेछ, हेर्दा हेर्दै फुल त झरिसकेछ, डालीलाई फुलको माया मरिसकेछ, डालीलाई फुलको माया मरिसकेछ। धन्यवाद दिन चाहन्छु यी सुन्दर हर्फको लागि भरत पाण्डेजीलाई। त्यस्तै गरी अर्को मुक्तक उठान गर्न चाहन्छु। हामीलाई पाँच थरबाट मुक्तक पठाउनु भएको छ रुपेश अनमोल फत्रले, भारपा 3-5 थर भन्नुभएको छ। हाल मलेसियाबाट हामीलाई मुक्तक पठाउनु भएको छ कार्यक्रम मुक्तक सरोवरको निम्ति भनेर। अबको कार्यक्रममा जोड्न चाहन्छु रमेशजीको यो मुक्तक। नछुट्टिने चोखो माया तिमीसँग लाए सानो, नछुट्टिने चोखो माया तिमीसँग लाए सानो, त्यसैले त भेट्नलाई तिम्रो घरमा धाए सानो, त्यसैले त भेट्नलाई तिम्रो घरमा धाए सानो। चोखो माया लाएपछि खुसियाली मनाउँदै, चोखो माया लाएपछि खुसियाली मनाउँदै, एकान्तमा गुनगुनाउँदै मिठो गीत गाए सानो, एकान्तमा गुनगुनाउँदै मिठो गीत गाए सानो। नछुट्टिने चोखो माया तिमीसँग लाए सानो, नछुट्टिने चोखो माया तिमीसँग लाए सानो। धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि मित्र रुपेश फत्रलाई। त्यस्तै गरी अबको क्रममा पत्र उठान गर्न चाहन्छु। मेरो हातमा परेको छ पत्र, हामीलाई लेखी पठाउनु भएको छ प्रकाश इच्छुक हुनुहुन्छ, हामीलाई सुनवल साथ सिसानी नवलप्रासीबाट मुक्तक पठाउनु भएको छ। धेरै धेरै धेरै भन्दा धेरै साथीहरूलाई सम्झिन चाहनुभएको छ अनि धेरै कुराहरू लेख्नुभएको छ। मैले कार्यक्रममा हरेक कुरालाई भन्दा पनि मुक्तकलाई नै जोड्न चाहेँ। अबको क्रममा जोड्न चाहन्छु सुनवल साथ सिसानी नवलप्रासीका मित्र प्रकाश इच्छुकको यो मुक्तक। सानो जात ठुलो जात भन्दै मान्छे तोक्नेहरू, सानो जात ठुलो जात भन्दै मान्छे तोक्नेहरू, पवित्र त्यो प्रेमलाई तराजुमै जोख्नेहरू, सानो जात ठुलो जात भन्दै मान्छे तोक्नेहरू। जहाँ धन बोल्यो त्यहाँ सत्य मौन हुँदा, जहाँ धन बोल्यो त्यहाँ सत्य मौन हुँदा, पैसा पाए गधाका नि पाऊ यहाँ ढोग्नेहरू, सानो जात ठुलो जात मान्छे तोक्नेहरू, पवित्र त्यो प्रेमलाई तराजुमै जोख्नेहरू, पवित्र त्यो प्रेमलाई तराजुमै जोख्नेहरू। वास्तवमा नै हरफले भनिरहेको छ अहिले पैसासँग तराजुमा त्यो पवित्र माया पछि परेको छ, त्यस्तै गरी सत्यसँग असत्यको जित हुन लागेको छ पैसाले गर्दा भन्ने कुराहरू दर्शाउनु भएको थियो। मित्र प्रकाश इच्छुकले आफ्नो मुक्तक मार्फत धन्यवाद दिन चाहन्छु यो सुन्दर हरफको लागि। त्यस्तै गरी मेरो हातमा अर्को पत्र रहेको छ, हामीलाई यमाकान्ति भट्टराईले केरावानी साथ भवानीपुरबाट लेखी पठाउनु भएको छ मुक्तक। अबको क्रममा जोड्न चाहन्छु यमाकान्ति भट्टराईको यो मुक्तक। टाढा टाढा जाऊ तिमी, टाढा टाढा जाऊ तिमी, अरूकै हात समाऊ तिमी, टाढा टाढा जाऊ तिमी। ढुङ्गा किन बोल्थ्यो अब, ढुङ्गा किन बोल्थ्यो अब, कोमल बनी नआऊ तिमी, टाढा टाढा जाऊ तिमी, अरूकै हात समाऊ तिमी, टाढा टाढा जाऊ तिमी। धन्यवाद दिन चाहन्छु यमाकान्ति भट्टराईजीलाई यी छोटो मिठो शब्दको निम्ति। त्यस्तै गरी अर्को मुक्त उठान गर्न चाहन्छु, हामीलाई लेखी पठाउनु भएको छ विष्णु के गौतमले, बागलुङ गलकोटका मित्र हुनुहुन्छ, हाल बुडौलबाट हामीलाई मुक्त पठाउनु भएको छ मित्रले। अबको क्रममा जोड्न चाहन्छु विष्णु गौतमको यो मुक्तक। अरूको सिर्जना चोर्ने काम नगरौँ, अरूको सिर्जना चोर्ने काम नगरौँ, अरूभन्दा पछि पर्ने काम नगरौँ, अरूको सिर्जना चोर्ने काम नगरौँ। यो ऊ भन्दैन हेर बढारेर लैजाला, यो ऊ भन्दैन हेर बढारेर लैजाला, सानो सम्झी भेल तर्ने काम नगर, अरूको सिर्जना चोर्ने काम नगर, अरूभन्दा पछि पर्ने काम नगर, अरूभन्दा पछि पर्ने काम नगर। धन्यवाद दिन चाहन्छु यो सुन्दर हर्फको लागि विष्णु के गौतमजीलाई। वास्तवमा यति बेला भने धेरैभन्दा धेरै साथीहरूको यो अरूको सिर्जना चोर्ने चलन बढिरहेको छ, कृपया त्यसो नगरिदिनु होला, किनकि तपाईँ कतिन्जेल त खुसी हुनुहुन्छ र अर्को सिर्जनामा, अर्को सिर्जनामा तपाईँ ताली पाएको कतिन्जेल त सुन्न पाउनुहुन्छ र आफूमा त गदगद हुनुहुन्छ होला एकैछिन। पक्का पनि मैले अर्काको यो मुक्तक अथवा सिर्जना चोरेको हो भन्ने त तपाईँलाई पश्चाताप लागिरहन्छ, यसैले हाम्रो विष्णु के गौतमजीले भने चाहिँ अरूको सिर्जना चोरिदिने काम नगर्नुहोला र अन्य कार्यक्रमहरूमा पनि पठाइदिने काम नगरिदिनु होला भन्न पनि चाहन्छौँ। हामी सामुदायिक रेडियो रेडियो देवदह 106.6 MHz त्यसै गरी मुक्तक सरोवरको तर्फबाट पनि। त्यस्तै गरी अबको क्रममा उठान गर्न चाहन्छु अर्को पत्र छ, हामीलाई हानेर लेखी पठाउनु भएको छ उमा भट्टराईले देवदह 5 शीतलनगरबाट हामीलाई मुक्तक पठाउनु भएको छ उमा भट्टराईजीले। अबको क्रममा जोड्न चाहन्छु उमा भट्टराईको यो मुक्तक। नारी नारी आफ्नो हक अधिकार खोज्न अघि बढ, नारी आफ्नो हक अधिकार खोज्न अघि बढ, सच्चा बाटो जिन्दगीको रोज्न अघि बढ, सच्चा बाटो जिन्दगीको रोज्न अघि बढ, पुरुषभन्दा महिलाहरू केमा कमी छन् र यहाँ, पुरुषभन्दा महिलाहरू केमा कमी छन् र यहाँ, दबाउँछन् किन उनलाई सोध्न अघि बढ, किन दबाउँछन् उनलाई सोध्न अघि बढ, नारी आफ्नो हक अधिकार खोज्न अघि बढ, सच्चा बाटो जिन्दगीको रोज्न अघि बढ, सच्चा बाटो जिन्दगीको रोज्न अघि बढ। धन्यवाद दिन चाहन्छु उमा भट्टराईजीलाई यो मिठो साथको लागि, सुन्दर हरफहरूको लागि। त्यस्तै गरी हामीलाई यहाँनिर लेखी पठाउनु भएको एकजना मित्र हुनुहुन्छ अर्जेल मायाको सागर भन्नुभएको छ, आफ्नो नाम गोपी अर्जेल लेख्नु भएको छ। अबको क्रममा नवलपरासी सर्दीका मित्र गोपी अर्जेलजीको यो मुक्त उठान गर्न चाहन्छु केवल सम्पूर्ण तपाईँको निम्ति। के छ र जिन्दगी दुई दिनको चोला हो रहेछ, के छ र जिन्दगी दुई दिनको चोला हो रहेछ, साउने भेल जस्तै बगी जाने खोला हो रहेछ, के छ र जिन्दगी दुई दिनको चोला हो रहेछ, बाँचुन्जेल सबैसँग मिठो बोलाउँ साथी हो, बाँचुन्जेल सबैसँग मिठो बोलाउँ साथी हो, मरेपछि त यो जीवन बारुदको गोला हो रहेछ, के छ र जिन्दगी दुई दिनको चोला हो रहेछ, साउने भेल जस्तै बगी जाने खोला हो रहेछ, साउने भेल जस्तै बगी जाने खोला हो रहेछ, साउने भेल जस्तै बगी जाने खोला हो रहेछ। धन्यवाद दिन चाहन्छु यो सुन्दर हरफको लागि अनि यो सुन्दर साथको लागि, मिठो साथको लागि गोपी अर्जेलजीलाई, र भन्न चाहन्छु आगामी श्रृङ्खलामा पनि तपाईँको यो मिठो साथको अपेक्षा गर्न चाहन्छ कार्यक्रम मुक्तक सरोवर र त्यस्तै गरी सामुदायिक रेडियो रेडियो देवदह। त्यस्तै गरी अर्को मुक्त उठान गर्न चाहन्छु। हामीलाई यहाँ लेखी पठाउनु भएको छ कृष्ण पौडेल हुनुहुन्छ बमगा एक गुल्मीका मित्र। गुल्मीबाट हामीलाई मुक्त पठाउनु भएको छ कृष्ण पौडेलजीले। अबको क्रममा उठान गर्न चाहन्छु कृष्ण पौडेलको यो मुक्त। दसैँलाई दशा ठानी रुन नपरोस्, दसैँलाई दशा ठानी रुन नपरोस्, पीडा व्याथा वियोगले धुन नपरोस्, दसैँलाई दशा ठानी रुन नपरोस्। सुख दुःख आँसु हाँसो जीवनकै पाटो हो, सुख दुःख आँसु हाँसो जीवनकै पाटो हो, शुभकामना छ दुःखी हुनु नपरोस्, शुभकामना छ दुःखी हुनु नपरोस्, सबैलाई दशा ठानी रुनु नपरोस्, दसैँलाई दशा ठानी रुनु नपरोस्, पीडा व्याथा वियोगले धुनु नपरोस्, पीडा व्याथा वियोगले धुनु नपरोस्, शुभकामना छ दुःखी हुनु नपरोस्, शुभकामना छ दुःखी हुनु नपरोस्। धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि कृष्ण पौडेलजीलाई। र हामी पनि सामुदायिक रेडियो रेडियो रेप 106.6 MHz जियो परिवर्तनको सम्भागको तर्फबाट, त्यस्तै गरी सिङ्गो कार्यक्रम मुक्त सरोवरको तर्फबाट पनि कृष्ण पौडेलजीलाई शुभकामना दिन चाहन्छु। आगामी यो विजय दशमीको तर्फबाट सुख शान्तिको कामना गर्न चाहन्छौँ यहाँहरू सम्पूर्णको निम्ति। त्यस्तै गरी अर्को मुक्तक छ हामीलाई पठाउनु भएको छ मित्रले निर्दोषी पोखरेल हुनुहुन्छ, लोक बहादुर पोखरेल निर्दोषी हुनुहुन्छ, बेनी माधिपुर साथ सर्दी नवलप्रासीका मित्र हुनुहुन्छ। अबको क्रममा जोड्न चाहन्छु निर्दोषी पोखरेलजीको यो मुक्तक। यसपालिको दसैँमा घर आउँछु होला, यसपालिको दसैँमा घर आउँछु होला, निधारमा निधारमा जमरा र टिका लाउँछु होला, यसपालिको दसैँमा घर आउँछु होला, निधारमा जमरा र टिका लाउँछु होला। धेरै वर्षसम्म मैले आशिक पाइनँ, धेरै वर्षसम्म मैले आशिक पाइनँ, जन्मदातालाई अब ढोग्न पाउँछु होला, यसपालिको दसैँमा घर आउँछु होला, निधारमा जमरा र टिका लाउँछु होला, निधारमा जमरा र टिका लाउँछु होला, निधारमा जमरा र टिका लाउँछु होला। धन्यवाद दिन चाहन्छु निर्दोषी पोखरेल हुनुहुन्छ बेनी मादी पुरुष साथ सर्दी नवलप्रासीका मित्रलाई। त्यस्तै गरी अर्का एकजना हुनुहुन्छ अमृत कार्कीले हामीलाई लेखी पठाउनु भएको छ नेपालगञ्जबाट, हाल कोरियामा कार्यरत हुनुहुन्छ अमृत कार्कीजी। अबको क्रममा जोड्न चाहन्छु अमृत कार्कीको यो मुक्तक। प्रीतिको फुल हसिनाले झारेपछि आए, प्रीतिको फुल हसिनाले झारेपछि आए, मायाको बोट अन्तै आँगन सारेपछि आए, प्रीतिको फुल हसिनाले झारेपछि आए, उनको मेरो सम्बन्धको निशाना नै छैन, उनको मेरो सम्बन्धको निशाना नै छैन, एउटा नदी दुई किनारा पारेपछि आए, एउटा नदी दुई किनारा पारेपछि आए, प्रीतिको फुल असिनाले झारेपछि आए, मायाको बोट अन्तै आँगन सारेपछि आए, मायाको बोट अन्तै आँगन सारेपछि आए। धन्यवाद दिन चाहन्छु अमृत कार्कीलाई यो मिठो साथको लागि। त्यस्तै गरी अर्को मुक्त उठान गर्न चाहन्छु। मेरो हातमा पत्र रहेको छ, मोहन भट्टराई हुनुहुन्छ केरावानी छ टटेरा रूपन्देहीबाट हामीलाई पत्रचार गर्नुभएको छ लाग्छ। मोहन भट्टराईजीको हाम्रो हातमा यो पहिलो पत्र हो अर्थात् कार्यक्रम मुक्त सर्भरको निम्ति पहिलो मुक्तक हो। अबको कार्यक्रममा जोड्न चाहन्छु मोहन भट्टराईजीको यो मुक्तक। यसपालि नि दसैँ तिहार आयो, यसपालि नि दसैँ आयो घर आउन पाइन है, यसपालि नि दसैँ आयो घर आउन पाइन है, आमा तिम्रो हातबाट टिका लाउन पाइन है, आमा तिम्रो हातबाट टिका लाउन पाइन है, यसपालि नि दसैँ तिहार आयो घर आउन पाइन है। साहु पनि कस्तो निष्ठुरी दसैँमा नै छुट्टी दिन, साहु पनि कस्तो निष्ठुरी दसैँमा नै छुट्टी दिन, सँगै बसी आपसमा रमाउन पाइन है, यसपालि नि दसैँ आयो घर आउन पाइन है, आमा तिम्रो हातबाट टिका लाउन पाइन है, आमा तिम्रो हातबाट टिका लाउन पाइन है, यसपालि नि दसैँ आयो घर आउन पाइन है, यसपालि नि दसैँ आयो घर आउन पाइन है। धन्यवाद दिन चाहन्छु मोहन भट्टराईजीलाई यो मिठो साथको लागि। धेरैभन्दा धेरै कुराहरू आफ्नो पत्र मार्फत कोर्नुभएको छ, साथै सम्पूर्ण रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई आगामी विजय दशमीको तर्फबाट भन्नुभएको छ, लाखौँ लाख शुभकामना अनि लाखौँ लाख उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु भनेर भन्नुभएको छ। हाम्रो तर्फबाट पनि मोहन भट्टराईजीलाई लाखौँ लाख शुभकामनाका कोसेलीहरू दिन चाहन्छौँ कार्यक्रम मुक्तक सर्भर मार्फत। त्यस्तै गरी अर्को मुक्तक छ हामीसँग। आज धेरैभन्दा धेरै साथीहरूको दसैँ विशेष मुक्तक रहेको छ। हुन त साथीहरू धेरै टाढा हुनुहुन्छ, आफ्नो घर परिवारबाट टाढा हुनुहुन्छ, के गर्नु, वैदेशिक रोजगार नगरी खान नपुग्ने स्थिति छ। नेपालको सन्दर्भ पनि यस्तै भएर होला, धेरैभन्दा धेरै साथीहरू टाढा हुनुहुन्छ अनि धेरैभन्दा धेरै टाढाबाट हामीलाई मुक्तक पठाउनु भएको छ। विशेष दसैँको नजिक छौँ हामी र अर्को कुरा पनि जानकारी गराउन चाहन्छु। आगामी बुधबार यस श्रृङ्खलामा विजय दशमीको टिकाको शुभ साहित रहेको छ। त्यसै दिनको साँझमा पनि हामी कार्यक्रम मुक्तक सरोवर लिएर तपाईँहरू माझ आउनेछौँ र विशेष त्यो दिनको कार्यक्रममा विशेष तपाईँहरूकै आवाज समेट्न प्रयास गर्नेछौँ। बुधबार यस श्रृङ्खलामा पनि तम तयार भएर बस्नुहोला, आफन्तजनहरूलाई शुभकामना दिनको निम्ति पनि भन्न चाहन्छु। र अर्को मुक्तक जोड्न चाहन्छु कार्यक्रमको निम्ति, हामीलाई राजु पौडेलले लेखी पठाउनु भएको छ। रुद्रपुर रूपन्देहीका मित्र हुनुहुन्छ, हाल दोहा कतारबाट भनी हामीलाई मुक्तक पठाउनु भएको छ कार्यक्रमको निम्ति। अबको क्रममा जोड्न चाहन्छु राजु पौडेलजीको यो मुक्तक। आयो दसैँ राखे जमरा सबैले यसपालीलाई, आयो दसैँ राखे जमरा सबैले यसपालीलाई, शुभकामना भान्जा भान्जी अनि साला सालीलाई, शुभकामना भान्जा भान्जी अनि सालीलाई। पोहोर जस्तै यसपालि नि तिम्रो त्यो परदेशी, पोहोर जस्तै यसपालि नि तिम्रो त्यो परदेशी, आउँदैन रे भनिदिनु है गाउँकी मेरी कालीलाई, आउँदैन रे भनिदिनु है गाउँकी मेरी कालीलाई। आयो दसैँ राखे जमरा सबैले यसपालीलाई, शुभकामना भान्जा भान्जी अनि साला सालीलाई, शुभकामना भान्जा भान्जी अनि साला सालीलाई। धन्यवाद दिन चाहन्छु राजु पौडेलजीलाई यो सुन्दर हरफको लागि। अब भने कार्यक्रममा यो मिठो साङ्गीतिक आवाज राख्न चाहन्छौँ केवल सम्पूर्ण तपाईँको लागि। विश्वमा सूचना प्रविधि बारे के हुँदैछ, बजारमा नयाँ प्रविधि के आयो, ती सबैलाई हामी गर्नेछौँ संचार। यो हो कार्यक्रम आईटी संसार। हरेक बिहिबार बिहान 8 बजे मात्र रेडियो देवदह 106.6 मेगाहर्जमा। कति गल्ती जानेर हुन्छन्, कति गल्ती अन्जानमा, जब त्यही गल्तीले हुन्छ घाउ आफ्नो मान्छेको मनमा। मैले माया गर्न जानिन होला अनि सोध्न मन लाग्छ आफ्नो मान्छेलाई। र भन्न मन लाग्छ कार्यक्रम मनका कुरा हरेक शनिबार रातको 8 बजेपछि मात्र रेडियो देवदह 106.6 मेगाहर्जमा कार्यक्रम मनका कुरा। रेडियो देवदह 106.6 मेगाहर्ज युग परिवर्तनको सम्वाहक पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्तक सरोवरमा। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो देवदह 106.6 मेगाहर्ज युग परिवर्तनको सम्भाग। त्यस्तै गरी विश्वका जुन कुनै कुनाबाट पनि www.radiodevdaha.org लगइन गरेर एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम मुक्तक सरोवर। आजको कार्यक्रम मुक्तक सरोवरको बुधबारी श्रृङ्खलामा तपाईँहरूकै मुक्तक वाचन गरिरहेको छु म युवराज भने प्राविधिक तर्फबाट मिठो साथको साथ रहेको छ अर्जुनजीको। त्यस्तै गरी अब भने लामो कुरा नगरी अर्थात् धेरै भूमिका नबाँधिकन तपाईँहरूकै मुक्त उठान गर्न चाहन्छु। पुनः मेरो हातमा एउटा पत्र रहेको छ, नेहा नेउपानेले हामीलाई पत्रचार गर्नुभएको छ देवदह एक कलुवाबाट। अबको क्रममा जोड्न चाहन्छु नेहा नेउपानेको यो मुक्त। तिमी वार मपार भई बाँच्नुको के सार, तिमी वार मपार भई बाँच्नुको के सार, तिमी वार मपार भई बाँच्नुको केसार यहाँ, धोकेबाजलाई मनमा माया साँच्नुको केसार यहाँ, धोकेबाजलाई मनमा माया साँच्नुको केसार यहाँ। चारैतिर मौनताको कालो बादल छाउँदाखेरि, चारैतिर मौनताको कालो बादल छाउँदाखेरि, सङ्गीत प्रिय धुन लगाई नाच्नुको केसार यहाँ, तिमी वार मपार भई बाँच्नुको केसार यहाँ, धोकेबाजलाई मनमा माया साँच्नुको केसार यहाँ, धोकेबाजलाई मनमा माया साँच्नुको केसार यहाँ। धन्यवाद दिन चाहन्छु देवदह एक कलुवाकी मित्र नेहा नेउपानेलाई यो सुन्दर हरफहरूको लागि। त्यस्तै गरी मेरो हातमा अर्को पत्र रहेको छ, हामीलाई विष्णु विवश पोखरेलले लेखी पठाउनु भएको छ देवदह 6 विशाल नगरबाट। अबको क्रममा जोड्न चाहन्छु विष्णु विवश पोखरेलजीको यो मुक्तक। सपना केवल पठायौ, सपना केवल पठायौ, सम्झना हरपल पठायौ, सपना केवल पठायौ, सम्झना हरपल पठायौ, म जले म जले मायाले जले तिमीले दमकल पठायौ, म जले मायाले जले तिमीले दमकल पठायौ, सपना केवल पठायौ, सम्झना हरपल पठायौ। धन्यवाद दिन चाहन्छु यी सुन्दर हरफको लागि विष्णु विवश पोखरेलजीलाई। त्यस्तै गरी अबको क्रममा अर्को मुक्त प्रदान गर्न चाहन्छु, हामीलाई लेखी पठाउनु भएको छ सुनिल नेउपाने मार्लिङ हुनुहुन्छ, हामीलाई जुनिया दुई गुलिनी हाल मलेसियाबाट मुक्त पठाउनु भएको छ सुनिल नेउपाने मार्लिङजीले। अबको क्रममा जोड्न चाहन्छु सुनिल नेउपाने मार्लिङको यो मुक्त। सुवास दिने कोपिला झार्दैछु बाध्यताले, सुवास दिने कोपिला झार्दैछु बाध्यताले, गगन चुम्ने सपना मार्दैछु बाध्यताले, सुवास दिने कोपिला झार्दैछु बाध्यताले, समस्या छन् अनेक कमजोर पनि छैन, समस्या छन् अनेक कमजोर पनि छैन, जित निश्चित छ तर हार्दैछु बाध्यताले, सुवास दिने कोपिला झार्दैछु बाध्यताले, गगन चुम्ने सपना मार्दैछु बाध्यताले, गगन चुम्ने सपना मार्दैछु बाध्यताले, जित निश्चित छ तर हार्दैछु बाध्यताले। धन्यवाद दिन चाहन्छु यो सुन्दर हरफको लागि मित्र सुनिल नेउपाने मार्लिङलाई। त्यतिकै आगामी श्रृङ्खलामा पनि निरन्तर रूपमा साथ दिनुहोला भन्न पनि चाहन्छु र अर्को मुक्त उठान गर्न चाहन्छु, हामीलाई लेखी पठाउनु भएको छ यहाँनिर मदन लामिछाने हुनुहुन्छ, हामीलाई पोखराबाट मुक्तक लिइ पठाउनु भएको छ मदन लामिछानेजीले। अबको क्रममा पोखराका मित्र मदन लामिछानेको मुक्तक वाचन गर्न चाहन्छु केवल सम्पूर्ण तपाईँको लागि। अन्जानमा त भन्नु मात्र जानेर गल्ती हुन्छ, अन्जानमा त भन्नु मात्र जानेर गल्ती हुन्छ, आफै ठुलो सबैभन्दा मानेर गल्ती हुन्छ। अन्जानमा त भन्नु मात्र जानेर गल्ती हुन्छ, आफै ठुलो सबैभन्दा मानेर गल्ती हुन्छ। फगत यो झुठो कुरा छर्लङ्ग छ चारैतिर, फगत यो झुठो कुरा छर्लङ्ग छ तारै चारैतिर, अझै पनि आफै मान्ने ठानेर गल्ती हुन्छ, अझै पनि आफै मान्ने ठानेर गल्ती हुन्छ। अन्जानमा त भन्नु मात्र जानेर गल्ती हुन्छ, आफै ठुलो सबैभन्दा मानेर गल्ती हुन्छ, आफै ठुलो सबैभन्दा मानेर गल्ती हुन्छ। धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि मदन लामिछानेलाई। र अर्को मुक्त उठान गर्न चाहन्छु, हामीलाई लेखी पठाउनु भएको छ मोहन रावल अनमोल अस्तो हुनुहुन्छ बान्नतोली अछामबाट, हाल बिरानो सहर मुम्बईबाट भनेर लेख्नु भएको छ। अबको क्रममा उठान गर्न चाहन्छु मोहन रावलजीको यो मुक्त। तिमी बिना एक्लै अस्तु हाँस्ने छैन अचेल, तिमी बिना एक्लै अस्तु हाँस्ने छैन अचेल, तिमी बाहेक अन्त माया गाँस्ने छैन अचेल, तिमी बाहेक अन्त माया गाँस्ने छैन अचेल। बाध्यताले तिमीदेखि जति टाढा भए पनि, बाध्यताले तिमीदेखि जति टाढा भए पनि, तिम्रो चोखो माया मैले मास्ने छैन आचेल, तिम्रो चोखो माया मैले मास्ने छैन आचेल, तिमी बिना एक्लै अस्तु हाँस्ने छैन आचेल, तिमी बाहेक अन्त माया गाँस्ने छैन आचेल, तिमी बाहेक अन्त माया गाँस्ने छैन आचेल। धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि। त्यस्तै गरी अर्को मुक्तक ग्रहण गर्न चाहन्छु, आजको कार्यक्रमको अन्तिम मुक्तक भन्नुपर्छ। धेरै साथीहरूको मुक्तक छ तर पनि एकजना मित्रको मात्र मुक्तक मैले उठान गर्न चाहन्छु। हामीलाई लेखी पठाउनु भएको छ विकास नेउपानेले बाह्रबाट, नेउपाने माइला भनेर चिनिनुहुन्छ उहाँ आफू। अबको क्रममा जोड्न चाहन्छु विकास नेउपानेको यो मुक्तक, आजको कार्यक्रमको अन्तिम मुक्तक पनि भन्न चाहन्छु यहाँहरू सम्पूर्णको लागि। संसारका सारा खुसी तिमीलाई दिन्छु सानो, संसारका सारा खुसी तिमीलाई दिन्छु सानो, हात समाति तिमीसँगै धेरै सँगै हिँड्छु सानो, संसारका सारा खुसी तिमीलाई दिन्छु सानो, हात समाति तिमीसँग सधैँ सँगै हिँड्छु सानो। नमोडे है अन्त मन, नमोडे है अन्त मन, तिम्रो काले एक्लै हुन्छ, नमोडे है अन्त मन, तिम्रो काले एक्लै हुन्छ, सुख तिमीलाई सुम्पिएर सारा दुःख लिन्छु सानो, संसारका सारा खुसी तिमीलाई नै दिन्छु सानो, संसारका सारा खुसी तिमीलाई नै दिन्छु सानो। धन्यवाद दिन चाहन्छु विकास नेउपाने माइला हुनुहुन्थ्यो बाह्रबाट, हामीलाई मुक्तक पठाउनु भएको थियो र अन्तिम मुक्तक मैले वाचन गरिसकेको छु। र जानकारी गराउन चाहन्छु आज हामीलाई पत्रचारमा धेरैभन्दा धेरै साथीहरूको मुक्तक थियो, केही छैन आगामी श्रृङ्खलामा तपाईँहरूका पत्रलाई मैले जोड्नेछु, अन्यथा नलिनुहोला मित्र, पक्का पनि तपाईँहरूका मुक्तक आगामी श्रृङ्खलामा वाचन हुनेछन् भन्ने यो जानकारी दिन चाहन्छु। र कार्यक्रममा अर्को जानकारी पनि दिन चाहन्छु, केही साथीहरूले हामीलाई कार्यक्रम मुक्तक सरोवर इन्टरनेट अनलाइनबाट पनि सुनेर डाउनलोड गर्ने व्यवस्था मिलाइदिनु भएको छ, उहाँहरूको नाम लिन चाहन्छु। कर्मश प्राविधिक मित्र अर्जुन हुनुहुन्छ, अर्जुनजीको ब्लग स्पोर्ट मार्फत पनि कार्यक्रम मुक्तक सरोवर जुनसुकै बेला सुनेर अनि डाउनलोड गर्न सक्नुहुन्छ www.clickdevdaha.blogspot.com मार्फत। र त्यस्तै गरी आशिष दराई हुनुहुन्छ www.ashishdanai.com.np मार्फत पनि कार्यक्रम मुक्तक सरोवर जुनसुकै बेला सुन्न अनि डाउनलोड गर्न सक्नुहुनेछ। त्यस्तै गरी रामचरण श्रेष्ठ हुनुहुन्छ, रामेछाप चिसापानीका मित्र, www.chisapani.nepal.blogspot.com। त्यस्तै गरी मोहन बिहानी हुनुहुन्छ, भक्तिपुर सात सर्लाहीका मित्र, www.mohanbihani.blogspot.com। त्यस्तै गरी यम थापा सङ्गम हुनुहुन्छ, बुटवल देवी नगरका मित्र, www.butwalonline.com मार्फत पनि कार्यक्रम मुक्तक सरोवर तपाईँहरूले जुनसुकै बेला र जुनसुकै श्रृङ्खलाहरू पनि डाउनलोड गरी आफ्नो समय अनुकूल मिलाएर सुन्न सक्नुहुनेछ। र धन्यवाद दिन चाहन्छु यहाँहरू सम्पूर्ण मित्रहरूको लागि, र विशेष धन्यवाद दिन चाहन्छु ज जसले आजको कार्यक्रम सुनेर साथ दिनुभयो, त्यस्तै गरी ज जसका मुक्तकहरू मैले वाचन गरेँ उहाँहरूलाई पनि सम्झिन चाहन्छु, र ज जसका मुक्तकहरू आगामी श्रृङ्खलाको लागि थाँती राखेँ उहाँहरूलाई पनि कृपया अन्यथा नलिदिनु होला, तपाईँहरूका मुक्तक अवश्य वाचन गर्नेछु मैले आगामी श्रृङ्खलामा भन्न पनि चाहन्छु। र अब भने कार्यक्रमबाट नचाहँदा नचाहँदै पनि छुट्नुपर्ने बेला आइसकेको छ मित्रहरू, के गर्ने, बिचाय दशमी नजिकिँदैछ, त्यस्तै गरी तिहार नजिकिँदैछ, धेरैभन्दा धेरै दाजुभाइहरू दिदीबहिनीहरू परदेशमा हुनुहुन्छ र सम्झिरहनु भएको छ यति बेला आफ्नो गाउँ परिवारलाई, सम्पूर्ण आफन्तलाई, छर छिमेकीहरूलाई यो चाडबाडको माहौलमा कृपया अन्यथा नलिनुहोला, यस्तै छ नेपालको चलन, चाँजो नै काम नगरी खान पुग्दैन। त्यसैले अहिलेको दसैँमा भेट नभए पनि आगामी दसैँमा तपाईँहरूको आफन्तसँग, दाजुभाइ दिदीबहिनीहरूसँग भेट हुने नै छ भन्न चाहन्छु। र आजको कार्यक्रमबाट म छुटिन चाहन्छु। आगामी शुक्रबार तपाईँहरूसँग हाम्रो भेट हुने नै छ। शुक्रबार यस श्रृङ्खलामा तपाईँहरूकै मुखारबिन्दुबाट मुक्तक सुन्न अनि सुनाउनको निम्ति म आउने नै छु। त्यति जेलका लागि दर्पण पारीबाट मिठो साथ दिने अर्जुनजीलाई आभार प्रकट गर्दै आवाजबाट युवराज लामी छाने बिदा हुन चाहन्छ। हस्त नमस्कार, शुभरात्रि, शुभ सफल। नमस्कार, यो समय महाकवि देवकोटा क्याम्पसमा भर्ना हुने समय हो। अब सुन्नुहोस् पूरा समाचार। स्नातक तह तेस्रो वर्षको परीक्षामा महाकवि देवकोटा क्याम्पसले 61% विद्यार्थीहरूलाई उत्तीर्ण गराई नवलपरासी जिल्लामै प्रथम स्थान हासिल गरेको छ। साथै शिक्षालाई बढी भन्दा बढी जीवन उपयोगी बनाउने उद्देश्यले यस क्याम्पसले यसै वर्षदेखि बिएड गर्ने विद्यार्थीहरूलाई मन्टेश्वरी तालिम, बिए तर्फ आरडी विषयमा विभिन्न एनजिओहरूमा इन्टर्नसिप र बिबिएसमा बिबिए को प्र्याक्टिस कोर्स समावेश गरी सक्षम जनशक्ति उत्पादन गर्ने भएको छ। यसै वर्षदेखि बिबिएसमा इङ्ग्लिस मिडियममा पनि सञ्चालन हुँदैछ। स्नातक प्रथम वर्षको कक्षा यही आश्विन 10 गतेदेखि सञ्चालन हुँदैछ।